झूली है फैलाई बड़ी देर से, हमने झूली है फैलाई बड़ी देर से, डालू नजर करम सरकार, डालू नजर करम सरकार। نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي رب زدني علما رب زدني علما رب زدني علما کی محمد سے وفا تو نے تو ہم تیرے ہیں یہ جہاں چیز ہے کیا لوح و قلم تیرے ہیں۔ پروگرام سیرت غوث اعظم کے ساتھ آپ کی میزبان سہر شیخ آپ کی خدمت میں حاضر۔ آج پروگرام کا آغاز کرنے جا رہے ہیں اپنے مہمانوں کے ساتھ۔ سب سے پہلے ان کا تعارف آپ کے درمیان دوں گی کہ میرے ساتھ موجود ہیں آپ کی جانی پہچانی شخصیات میں سے محترمہ امتیاز جاوید خاکوی صاحبہ، السلام علیکم۔ وعلیکم السلام۔ انہی کے ساتھ موجود ہیں پروفیسر ڈاکٹر ناہید ابرار صاحبہ، السلام علیکم۔ وعلیکم السلام۔ اور انہی کے ساتھ موجود ہیں، یقیناً کسی تعارف کی محتاج نہیں، اللہ تبارک و تعالیٰ نے خوبصورت آواز سے نوازا آپ کی ہماری ہم سب کی بہت پیاری سی حوریہ فہیم، السلام علیکم۔ اور اب بغیر کسی تاخیر کے ہم چاہیں گے کہ حمد باری تعالیٰ سے پروگرام کا آغاز کیا جائے۔ یا اللہ یا رحمان یا رحیم یا کریم یا ستار یا غفار، یا اللہ یا رحمان یا رحیم یا کریم یا ستار یا غفار، اللہ بہت کریم ہے، اللہ سبحان اللہ، ماشاء اللہ، جیتی رہیے۔ بہت خوبصورت انداز میں حوریہ فہیم کی آواز میں حمد باری تعالیٰ سے آج ہم اس پروگرام کا آغاز کرنے جا رہے ہیں۔ یہ پروگرام جو بطور خاص آپ کی خدمت میں لے کر ہم حاضر ہوئے، آج گفتگو کا آغاز کریں گے اس دور خلافت سے جو نویں فاطمی خلیفہ مستنصر ابو النجم کا دور تھا، اور یہ پانچویں صدی ہجری بمطابق گیارہویں صدی عیسوی کہلاتی تھی۔ یہی وہ صدی ہے کہ جس کے بارے میں کہا گیا کہ یہ اسلام کا عہد تاریخ، یعنی اس کو عہد تاریخ قرار دیا گیا، اس لیے کہ اس دور میں تاتاریوں، عیسائیوں، باطنیوں اور کئی جہات سے اسلام پر تابڑتوڑ حملے کیے گئے، جس کے نتیجے میں بہت سارے مسلمان یقیناً شہید ہوئے، اور نہ صرف شہید ہوئے بلکہ ان کے لہلہاتے باغ اور علاقے بھی ویران کر دیے گئے۔ ہمارے لیے سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کی زبان اقدس سے نکلے ہوئے الفاظ یقیناً بہت اہمیت رکھتے ہیں، اور آپ صلی اللہ علیہ وآلہ وسلم की तरफ से जो हमें रिवायात मिली बुखारी शरीफ की एक रिवायत के मुताबिक मफहूम अर्ज़ कर रही हूँ कि आपने फरमाया कि 5वीं सदी के करीब उम्मत मुस्लिमा पर आफत की एक चक्की चलेगी, अगर उससे बच निकले तो कुछ मुद्दत के लिए इस्तकामत नसीब होगी। ये बात यकीनन आपके और हमारे लिए, जब मैंने भी पढ़ी, मेरी समातों से गुजरी और मेरी ज़ुबान से जब मैंने इसको अदा किया अल्फाज को, तो तब मैं जब उस किताब का मुताला कर रही थी तो हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम की फरमाने आलीशान की रोशनी में, इन तारीख घटाओं में, यकीनन उस वक्त जो दौर था उन तारीख घटाओं में, एक ऐसे आफ्ताब आलम ताब की ज़रूरत थी कि जिसकी ज़ियापाशियों का फैज़ दायमी हो। और इस दायमी फैज़ का आफ्ताब कहाँ से उभरा? सरजमीन जिलान से। 470 हिजरी में तुलू हुआ, यकीनन 470 हिजरी में, जिसे दुनिया गौसुल आज़म शेख अब्दुल कादिर जिलानी के नाम से याद करती है। अगर मैं मौरखीन के हवाले से मैं कुछ और हवाले देना चाहूँ कि जिन्हें मैंने और आपने बहुत बार पढ़ा, कि मौरखीन लिखते हैं आपको शेखुल इस्लाम, ताजुल आरिफीन, मुहैद्दीन, महबूब सुबहानी, गौसे समदानी, पीरान पीर, और ख़ास तौर पे जिस तरह हम मोहब्बत से कहते हैं पीरान पीर, गौसे आज़म दस्तगीर। तो आज इंशाल्लाह ताला हम बात करेंगे आप ही के हवाले से, आपकी ज़ाते अकदस के हवाले से, और आपकी सीरत के हवाले से, आपकी तालीमी काबिलियत के हवाले से, आपने किस तरह से दीन की तबलीग को आम किया, ये तमाम सवालात होंगे और यकीनन जवाबात होंगे मेरे मेहमानों के। आइए चलते हैं हमारी पहली मेहमान की जानिब, जो यकीनन हमारे पहले सवाल का जवाब देंगी कि सीरत गौसे आज़म की तालीमी काबिलियत और सलाहियत। आइए पहला सवाल, और मोहतरमा इम्तियाज़ जावेद खाकरी साहिबा जी। शुक्रिया सारिश। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून। सदकल्लाहु मौलाना लज़ीम। सुल्तानुल मशायख, कुतुब रब्बानी, महबूब सुबहानी, शहबाज़ लामकाँ, पीरान पीर दस्तगीर, हुज़ूर गौसुल आज़म मुहीउद्दीन शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह, आज उनके हवाले से गुफ्तगू हो रही है और ख़ुसूसी तौर पर उनकी तालीमी काबिलियत के हवाले से। आप देखिए तारीख उठाकर कि अबू साहले जंगी दोस्त के साहबजादे, उम्मुल खैर सैयदा फ़ातिमा के लाडले शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह का इल्मी सफ़र तो माँ की गोद से शुरू हो गया था, और इब्तदाई जो आपने तालीम अपने नाना से हासिल की और वालिदा से, क्योंकि वालिद बहुत कम उम्र थे तो वालिद की वफात हो गई, तो 18 बरस की उम्र में आप बाकायदा आपके सफ़र इल्म का आगाज़ होता है कि जब आप जीलान को छोड़ते हैं और बगदाद शरीफ की तरफ आज़म सफ़र होते हैं, क्योंकि बगदाद उस वक्त इल्मी मरकज़ कहलाता था। और वो बहुत मशहूर वाक़या है कि आपकी सच्चाई की बदौलत उस दौरान सफ़र डाकुओं का पूरा ग्रोह तायब होता है। तो जब आप बगदाद शरीफ पहुँचते हैं तो वालदा ने जो आपको 40 दिरहम दिए थे वो भी आपने जाते ही फ़ौरन बाँट दिए, आप चूँकि सखी इतने हैं। और उसके बाद आपने जो मिले वहाँ लोग उनके मशवरे से मदरसा निज़ामिया में दाखिला लिया। ये वो मदरसा है जिसे पहले इमाम गजाली रहमतुल्लाह अलैह के हवाले से शोहरत हासिल थी। तो आप जब वहाँ गए और आपने 26 बरस की उम्र तक, गोया ये तकरीबन 8 बरस का दौर है जो आपने इंतहाई सख्त मुशक्कत, रियाजत, तंगदस्ती के आलम में उसूल इल्म में गुजारा। और जब आपकी उम्र मुबारक 26 बरस की होती है तो उस वक्त तक आपको तमाम उलूम पर मुकम्मल दस्तरस हासिल हो चुकी थी। उनमें कुरान भी, हदीस भी, सरफ़ो नैव, लुगत, जितने इल्म तारीख, जितने उलूम मौजूद थे उन सब की जब आपको सनद मिलती है तो आपके असातिज़ा की ये राय थी कि हम आपको गोया, जब आपको दौर हदीस भी सनद अता हुई तो आपके एक उस्ताद की राय ये थी कि हम आपको अल्फाज हदीस की सनद दे रहे हैं, मगर दर हकीकत मानी और मतालिब तो हम आपसे सीखते थे, क्योंकि उन मानी और मतालिब तक तो हमारी पहुँच और हमारी दस्तरस ही न थी। तो गोया आप तालिबे इल्मी के दौर से ही आप एक इल्मी काबिलियत और वो अहलियत रखते थे कि आपको अल्लाह रब्बुल इज़्ज़त की तरफ से अता होते थे मानी और मतालिब भी। तो जब आप उलूम से फारिग होते हैं और उसके बाद मदरसा बाबुल अर्ज में आप दर्स व तदरीस का सिलसिले का आगाज करते हैं तो बहुत कम दिनों में ही वो छोटा पड़ जाता है मदरसा। अच्छा। तो फिर मस्जिद को साथ मुत्तसिल को मिला दिया जाता है। जब आपका वाज शुरू होता है, वो भी कम पड़ जाती है जगह, और फिर ईदगाह को साथ मिलाया जाता है और वो भी कम पड़ जाती है। तो सराय तामीर हुई खास तौर पर कि जहाँ इल्म की प्यास लेने जो जाते हैं, बुझाने के लिए लोग आते हैं, वो वहाँ क़याम करें। तो ये पूरी एक इमारत बन गई, इतनी वसी जगह जो थी वो सिर्फ आपके दरस व तदरीस के लिए मुख्तस होती चली गई और लोग दूर दूर से आते। और ख़ास तौर पर एक बात, एक वाक़या आप सबके सामने रखना चाहूँगी कि अब आप ज़ेहन में लाएँ, तसव्वुर में लाएँ, बड़े बड़े जय्यद उलमा 26 बरस के एक नौजवान को वह अहमियत नहीं देते, तो जो उलमा ज़ाहिर थे उनमें एक हलचल मच गई कि ये एक नौजवान है और उसको इतनी शोहरत हासिल हो गई। तो उलमा आपके पास आते हैं और बहुत से सवालात ज़ेहन में लेकर आते हैं कि अब हम उन सवालों के जवाब आपसे लेंगे। तो जब वो आपके सामने पहुँचे और आपने उनकी तरफ देखा तो आपसे एक ऐसा नूर खारिज हुआ कि जिससे वो सारे अपनी अपनी जगह पर तड़पने लग गए और उनके उलूम सल्ब हो गए। और उसके बाद जब वो उस हालत से बाहर निकले तो आपने एक एक को सीने से लगाया, और जब वो अपनी ज़ाहिरी हालत में वापस आए तो किसी ने पूछा कि आपके साथ क्या हुआ, तो उन्होंने बताया कि हमारे उलूम सारे गायब हो गए हमारे दिमाग से, हमारी उस सोच से, और जब उन्होंने हमें सीने से लगाया तो ना सिर्फ सवाल हमें वापस अता हुए बल्कि उनके जवाब भी वो अता हुए जो हमारे इल्म में न थे। तो वो हदीस मुबारक याद आ जाती है कि मोमिन की फरासत से डरो, वो अल्लाह के नूर से देखता है। तो आपके देखने में ही वो नूर इलाही था कि जिससे उलमा अपने सवालात और अपना उलूम सारे भूल गए। तो इस तरह के बेशुमार वाकयात और करामतें आपकी मौजूद हैं जो उलूम पर दस्तरस की जाहिर करती हैं। बेशक बहुत खूबसूरत अंदाज में आज सीरत गौसे आज़म रहमतुल्लाह अलैह के हवाले से हम बात करने शुरू तो कर चुके हैं। यकीनन सवालात का सिलसिला भी आगे चलेगा। और अभी जितना दूसरा सवाल मेरे जहन में, जैसे हमने अभी बात की है आपकी तालीमी काबिलियत के हवाले से, तो वहीं सिलसिला जा जुड़ता है थोड़ा सा आगे जाकर इबादत के हवाले से, क्योंकि आपकी इबादत आपकी रियाजत यकीनन दीदनी थी, और जो लोग आपके करीब थे जिन्होंने आपको देखा सुना वो कहते हैं कि आपकी इबादत और रियाजत और आपके ज़ौक़ शौक़ को देख कर जवानी में वो आपकी इबादत और रियाजत का आलम था कि आंखें दीदनी रह जाती थी। और हैरत अंगेज़ आपका एक मामला था इबादत के हवाले से, वो क्या मामलात थे यकीनन हम करेंगे सवाल। हमारे साथ मौजूद हैं प्रोफेसर डॉक्टर नाहिद अबरार साहिबा, लेकिन एक मुख्तसर से वक्फे के बाद। सीरत गौसे आज़म में कहते हैं आपको एक बार फिर खुश आमदेद। नाज़रीन जिस ब्रेक पर जाते हुए मैंने कहा कि अब हम जब वापस आएंगे तो जानेंगे कि किस तरह से गौसे समदानी में जो है इबादत का शौक़ किया करते थे और क्या ज़ौक़ और शौक़ था वो। जी औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। मेरे लब पे रात दिन तेरा नाम गौसे आज़म, तेरे जिक्र से बने हैं मेरे काम गौसे आज़म। मेरे रास्ते में आकर कभी मुश्किलें न ठहरी, मेरे काम आ रहा है तेरा नाम गौसे आज़म। आसमान तसव्वुफ का दरख्शां सितारा सरताज औलिया शेख अब्दुल क़ादिर जिलानी रहमतुल्लाह अलैह फरमाते हैं कि तुम दुनिया के सामने भिखारी बन के खड़े ना होना, बल्कि अपने रब के दरवाजे के सामने ऐसे बैठो कि दुनिया तुम्हारे सामने हो। सैयदना गौसे पाक फरमाते हैं कि जब तुमने अल्लाह से दिल लगा लिया तो किसी दूसरी चीज़ की तलब मत करो, यही मेरे कलाम की असल और मकसदियत है। अल्लाह ताला ने जिस तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इज़्ज़त तौकीर मर्तबा अता किया कि आप नबियों के सरदार हैं, इसी तरह सैयदना गौसे आज़म को ये इज़्ज़त तौकीर मर्तबा अता हुआ कि आप वलियों के सरदार हैं। सुभानअल्लाह। आप इल्म व अमल का पैकर थे, तक़वा तहारत पाकिजगी इबादत और रियाजत का मजहर थे। आपकी सारी ज़िंदगी इश्क़ रसूल किताब सुन्नत की पैरवी में गुजरी और लम्हा लम्हा अल्लाह ताला की इबादत और जिक्र में गुजरी। 40 साल तक आपने शजर इस्लाम की आबियारी की और अपने उलूम और फर्ज रूहानी से आलम इस्लाम को मुनव्वर कर दिया। आप हमेशा वजू से रहते और 40 बरस तक आपने ईशा के वजू से फजर की नमाज अदा की। 15 बरस तक आपने एक टांग पर खड़े होकर कुरान पाक खत्म किया, और आप कहते हैं कि मेरा हाथ दीवार पे लगी कील की मानिंद रहता है कि कहीं नींद का गलबा ना आ जाए। 25 बरस तक इराक के जंगलात में अल्लाह ताला की इबादत और रियाजत में मसरूफ रहे, न आप किसी को पहचानते थे और ना कोई आपको पहचानता था, यानी अल्लाह की इबादत और जिक्र में इतना मसरूफ रहते थे। और फिर आपका अहवाल ये था कि आप ईशा के नमाज के बाद जो थे अपने खलवत गाह में चले जाते थे और आपके साथ कोई ना होता था, और सारी रात अब अल्लाह ताला की इबादत में मसरूफ़ रहते और फजर के वक्त अब बाहर निकलते। शेख अबू ابو عبداللہ فرماتے ہیں کہ میں 40 سال تک سیدنا غوث پاک کی خدمت میں رہا. رات کے اول حصے میں وہ نماز پڑھتے تھے, درمیانے حصے میں ذکر میں مصروف رہتے تھے, اور آخری حصے میں جو ہے ایک ٹانگ پہ کھڑے ہو کر قرآن پاک کی تلاوت کرتے تھے. اور آپ دیکھیے, کہتے تھے کہ جب وہ, اور پھر ایک طویل سجدہ کرتے تھے اور اللہ تعالیٰ کے حضور گریا زاری کرتے اور رو رو کر دعائیں مانگتے. جب آپ صبح اٹھتے تو آپ کے چہرہ مبارک اتنا تابناک ہوتا کہ دیکھنے والی آنکھیں خیرہ ہو جاتی ہیں. دیکھیں, ایک مرتبہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ فرماتے ہیں, ایک مرتبہ میں سیڑھیاں چل رہا تھا تو میرے نفس نے مجھ سے سوال کیا کہ ایک لمحے کو رک جا اور عبادت روک دے لے اور سو جا, ایک لمحے کو سو جا اور اپنی عبادت تھوڑی دیر بعد کر لے. لیکن جیسے ہی مجھے پتہ چلا کہ میرے نفس کا فریب ہے, تو میں نے اپنے نفس کو صدا دینے کے لیے ایک ٹانگ پر کھڑے ہو کر قرآن پاک ختم کیا اور پڑھا, اسی حالت میں ختم کیا. آپ کی زندگی کا ایک ایک لمحہ شریعت کی اتباع میں گزرا, آپ کے ذکر جمیل کی ایمان افروز کرنے ہم تک پہنچ رہی ہیں اور قیامت تک پہنچتی رہیں گی, تاکہ ان سے روشنی ہو اور عالم انسانیت صراط مستقیم پر گامزن. سبحان اللہ, سبحان اللہ, بہت بہت خوبصورت سلسلہ جاری ہو ساری ہے. اور جب عبادت اور ریاضت کا سلسلہ جاری ہے تو کیوں نہ ہم بھی اپنی روحوں کو اس عبادت سے منور کریں کہ جو نعت شریف یعنی نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم کی آواز سے ہے. جی بسم اللہ. منور میری آنکھوں کو میری شمس و دوحا کر دے, منور میری آنکھوں کو میرے شمس و دوحا کر دے, منور میری آنکھوں کو میرے شمس و دوحا کر دے, منور میری آنکھوں کو میرے شمس و دوحا کر دے, غموں کی دھوپ میں وہ سایہ زلف دوتا کر دے, غموں کی دھوپ میں وہ سایہ زلف دوتا کر دے, منور میری آنکھوں کو میرے شمس و دوحا کر دے, جہاں پانی عطا کر دے بری جنت گبا کر دے, جہاں پانی عطا کر دے بری جنت گبا کر دے, نبی مختار کل ہے جس کو جو چاہے عطا کر دے, نبی مختار کل ہے جس کو جو چاہے عطا کر دے, اور مجھے کیا فکر ہو اختر میرے آور گئے وہ یاور, مجھے کیا فکر ہو اختر میرے یاور گئے وہ یاور, بلاؤں کو جو میری خود گرفتارے بلا کر دے, بلاؤں کو جو میری خود گرفتارے بلا کر دے, نبی مختار کل ہے جس کو جو چاہے عطا کر دے, نبی مختار کل ہے جس کو جو چاہے عطا کر دے. سبحان اللہ, سبحان اللہ, ماشاء اللہ, بہت بہت خوبصورت کلام. اور یقیناً آپ نے اس وقت روح اور قلب کو جو ہے وہ اس قدر گرما دیا ہے کہ دل چاہ رہا ہے کہ مزید کلام شامل ہوں, لیکن ہم ان شاء اللہ تعالیٰ کچھ ہی دیر میں منقبت بھی آپ سے سنیں گے. ابھی جس طرح سے ہم سوالات کا سلسلہ لے کر آپا چلے اور بہت خوبصورت انداز میں گفتگو کا سلسلہ جاری ہو چکا ہے, دل تو چاہتا ہے یقیناً ایسے موضوعات اور ہم بہت ساری گفتگو کریں, لیکن ناظرین چونکہ وقت کی کمی ہوتی ہے اس لیے ہمیں اس کو بھی مد نظر رکھنا پڑتا ہے کہ اس کم وقت میں ہم آپ کے پاس کیا کیا کچھ لے کر آ سکتے ہیں. لیکن ہمارے مہمانوں کے لیے یہ بڑی شاباش ہے کہ ان کم اوقات میں بھی وہ آپ کے لیے بہت کچھ سمیٹ کے لے آ आते हैं, वो कहते हैं ना चुन चुन के मोती ले आते हैं सब, और अपने लबों से जब ये आप तक पहुंचाते हैं तो यकीनन आपके और हमारे अजहान में और ना सिर्फ हमारी तारीख के हवाले से जो चीज़ें हमारे पास कम हैं वो हमारी पूरी होना शुरू हो जाती हैं। ख़ास तौर पर वो स्टूडेंट्स जो इस वक्त मेरा ये प्रोग्राम देख रहे होंगे सीरत ग़ौसे आज़म के हवाले से, उनको भी बहुत सारी रहनुमाई मिलेगी। तो आज हम बात कर रहे हैं जिस तरह से कि आपको इबादत के हवाले से जिस तरह शौक़ था, जिस तरह से अल्लाह तबारक व तआला ने आप पर अपने अनवार तजलियात उतारे और जिस तरह से करामात का सिलसिला आपके साथ जारी था, जो कि देख रहे हैं कि नौजवानी के ज़माने से ही शुरू हो गया और ज़माना तालिबे इल्मी से ही, कि जब बगदाद में कहत है खाने को कुछ नहीं तो माँ ने जो दिया है वो भी आके खैरात कर दिया। तो ये सब चीज़ें जो हम आपकी शख्सियत में देख रहे हैं, सिलसिले को थोड़ा सा मैं आगे बढ़ाऊँगी इसलिए कि इस्लाम की तरवीज व अशात में आपका किरदार बहुत अहम है। क्या कहेंगे आप? सहरिश, ये सारी गुफ्तगू इससे पता चल रहा है कि आपने कितना अहम किरदार अदा किया उस इस्लाम की तबलीग के हवाले से। और मैं इसे आगाज़ यहाँ से करना चाहूँगी कि ये जेहन में रखना चाहिए कि नबी करीम अलैहिस्सलाम ख़ातमुन नबीयीन है, अम्बिया का सिलसिला ख़त्म हो गया और आपके बाद जो है औलिया के ज़रिए वो सिलसिला जारी और सारी रहा। और हम किताबों से या उलूम से लेते हैं फैज़, और ये लोग बराह रास्त ही नहीं मुस्तफ़ा कल्ब मुस्तफ़ा करीम सल्लल्लाहु अलैहि वसल्लम फैज़ पा रहे होते हैं, और उनमें शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह एक आफ्ताब की मानद औलिया में चमक रहे हैं। जिस तरह से नबी करीम अलैहिस्सलातु वस्सलाम अम्बिया के सरदार हैं, उसी तरह से शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह मुहियुद्दीन आपका लकब है कि आपने दीन को एक नई ज़िंदगी अता की, और उस दौरे पुरफितन में जब ज़रूरत ही एक ऐसी शख्सियत कि जो एक दफा फिर दीन का आया का काम कर सके, और वो काम बखूबी आपने अंजाम दिया, तो आपको औलिया में सरदारी का फख्र हासिल है। जब आपका ये फरमान कि मेरा कदम औलिया की गर्दनों पर है, और तमाम औलिया उज़्ज़ाम ने जहां जहां कहीं भी थे अपनी गर्दनें झुका दी और आपकी सरपरस्ती को और आपकी सरदारी को कबूल किया, और जिन्होंने कबूल ना किया उनकी विलायत सल्ब हो गई। तो दो अंदाज से इस्लाम बड़ी अहम बात है। देखें, जब हम ये चीज़ सुन रहे होते हैं यहाँ पर, इस तरह से कोई बात हमारे समाज से गुजरती है तो एक लम्हे के लिए कपकपी सी तारी हो जाती है, और तमाम मोमिनीन के लिए लाजिम भी है कि इन बातों को जब सुने तो नहायत तकद्दुस से एहतराम से सुने। और ऐसे दौर में जबकि हर वली एक अपनी जगह एक सितारों की मानत चमक रहा है, तो आफ्ताब विलायत जनाब सुल्तान अल मशायख शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह के सामने सब अपने सर झुकाते हैं। तो जैसे ख्वाजा मुइनुद्दीन चिश्ती अजमेरी रहमतुल्लाह अलैह अजमेर में हैं, और वहाँ आपने फरमाया, इधर बगदाद में आपने ऐलान किया और वहाँ आपने फरमाया कि आपका कदम मुबारक मेरे सर पर मेरी आँखों की पुतलियों पर। तो आपने बगदाद शरीफ में उसी वक्त फरमाया कि गयासुद्दीन का बेटा सबकत ले गया। तो एक रूहानी निज़ाम पर भी आपकी वो दस्तरस और आपसे वो सिलसिला शुरू हुआ कि तमाम सलासिल जो थे वो आपसे फैज पाते हैं आज तक और पाते रहेंगे क़यामत तक, क्योंकि आपको वो ऐसी हासिल हुई। और चार बड़े तसव्वुफ़ के सलासिल से कादरिया सुरवर्दिया चिश्तिया नक्शबंदिया, तो चारों सलासिल जो हैं वो आपसे फैज पा रहे हैं। फिर आप देखें तो ज़ाहिरी उलूम के हवाले से आपने कुतब लिखी जिनमें से 9 तसानीफ आपकी आज भी मौजूद हैं, जिनमें सिरुल असरार, फुतूल गैब और फ्यूजात रब्बानिया के नाम से मौसूम हैं, और इनके अलावा भी बहुत सी किताबें मौजूद हैं कि जिनसे ज़ाहिरी उलूम को तरवीज मिली। फिर हम देखते हैं कि आपने एक दफ़ा फिर शरीयत को और तरीकत को ऐसे अपनी शख्सियत में यकजा करके दिखाया कि एक दफ़ा फिर वो ज्यादा सारी ताज़ा हो गई जो अकल सलातम और आपके सहाबा का खासा थी, कि एक तरफ जो दो वरा भी कमाल पर है और दूसरी तरफ जाहिरी शरीयत की पाबंदी भी है, तो वो दोनों चीज़ें आप में बदरजा उत्तम पाई जाती हैं। फिर आप देखें तो बहुत अहम रोल जो अदा करती है इस्लाम की तबलीग में वो एक फर्द की शख्सियत है, उसका किरदार है, उसका जाहिर और बातिन का अमल है। तो जहाँ आपका बातिन अल्लाह और अल्लाह के हबीब की मोहब्बत से मुनव्वर है, वहाँ आपका जाहिर मुकम्मल तौर पर शरीयत से मुनव्वर है। तो वो नूर जो था वो आपके हुस्ने आमाल में भी नजर आ रहा है, हुस्ने आवाल में भी नजर आ रहा है, हुस्ने फिक्र में भी नजर आ रहा है। आपकी हर जेहत से शख्सियत जो है वो इस्लाम की तबलीग व इशाअत का काम कर रही है। आप देखें, एक मरतबा आप तशरीफ़ फरमा है और आप दरस व तदरीज का काम करें, तो इस दौरान एक बहुत बड़ा सांप आता है और वो आपके गिर चक्कर लगाता है, आपके गर्दन पर आ जाता है, आपकी कमीज में कुर्ते में घुस जाता है, मगर आपका उसी तरह से आवाज़ और दरस व तदरीज का सिलसिला जारी रहता है, और उसके बाद कुर्ते से निकल कर वो सामने आता है और देखने वालों को यूँ महसूस होता है कि आपसे वो बात कर रहा है, और उसके बाद वो चला जाता है। तो पूछा मोतकदीन ने कि क्या माजरा हुआ, सांप से आपकी गुफ्तगू हुई? तो आप نے فرمایا کہ سانپ نے مجھے کہا کہ اس طریقے سے میں نے کتنے اولیاء کو آزمایا اور کوئی بھی اپنی جگہ پر نہ ٹھہر سکا, تو آپ کو سلام ہے کہ آپ اپنی جگہ پر ثابت قدم رہے. آپ نے فرمایا کہ جب وہ آیا تو میں اس وقت قضاء و قدر پہ بات کر رہا تھا. سبحان اللہ. تو جب میں قضاء و قدر پہ بات کر رہا ہوں تو اس حقیر کیڑے کی کیا مجال ہے. تو جو آپ بات کر رہے ہیں وہ آپ کے اندر اتنی راسخ ہے کہ ذرا سی جنبش نہیں ہوئی آپ میں, تو آپ کے قول و فعل میں, ظاہر و باطن میں قطن کوئی تضاد نہیں تھا. سبحان اللہ. اسی طرح آپ دیکھیں تو صدق ہے, ایفا عہد ہے, امانت داری ہے, آپ کی شریعت کی پابندی ہے, عبادت ہے, ریاضت ہے, آپ کا ہر عمل اسلام کی تبلیغ و اشاعت کرتا نظر آتا ہے. بے شک بے شک, اس میں کوئی شک نہیں. سبحان اللہ. بہت خوبصورت انداز میں محترمہ امتیاز جاوید کھاکوی صاحبہ نے ہمیں بتایا کہ کس طرح سے اسلام کی ترویج و اشاعت میں آپ نے اپنا کردار ادا کیا, اور یہ ہم دیکھ رہے ہیں کہ وہ تمام سلسلہ ابھی تک جاری ہے اور ان شاء اللہ تعالیٰ تا قیامت جاری رہے گا. آپ ہمارے ساتھ رہیے گا, ہم بات کر رہے ہیں سیرت غوث اعظم کے حوالے سے, لیکن ابھی سوالات باقی ہیں تو کہیں مت جائیے گا, ملتے ہیں ایک مختصر سے وقفے کے بعد. سیرت غوث اعظم میں کہتے ہیں آپ کو ایک بار پھر خوش آمدید. یقیناً ناظرین, آج اس خوبصورت گفتگو سے ہمارے تو آپ یقین جانے کہ میں یہ کہوں گی ہمارے ارد گرد کا ماحول اس قدر خوبصورت ہو گیا ہے اور دل چاہ رہا ہے کہ یہ روحانی سی گفتگو اور یہ روحانی محفل یوں ہی جاری ہو ساری رہے. اس لیے بات اور گفتگو کا سلسلہ آگے بڑھانے جا رہی ہوں کہ آپ سیدنا غوث العظم پیرانِ پیر دستگیر نے جس طرح سے اپنے اخلاق, جس طرح سے اپنی عادات سے لوگوں کو اپنا گرویدہ کیا, وہ سلسلہ کیا تھا, وہ طریقہ کار کیا تھا, آج ہم سب کے سیکھنے کا دن ہے. جی, محبوب سبحانی ولیوں کے سردار شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ اخلاق, عادت و اطوار کا عظیم نمونہ تھے. اتنا وسیع علم, جلیل القدر, شان و شوکت ہونے کے باوجود آپ ضعیفوں میں بیٹھتے, فقیروں کی تواضع کرتے, بڑوں کا ادب کرتے, چھوٹوں سے شفقت سے پیش آتے, سلام میں پہل کرتے, اور اپنے ساتھیوں کے ساتھ آپ کا ایسا رویہ تھا کہ اشرف سمجھتا تھا کہ آپ سب سے زیادہ اس سے محبت کرتے ہیں. اور دیکھیں نا کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی امت کے لیے بخشش کی دعا کرتے, بھوکوں کو کھانا کھلاتے, یتیموں, بیواؤں, مساکینوں کی حاجت روائی کرتے. کسی نے آپ سے پوچھا کہ بزرگی اور عظمت کا دار و مدار کس بات پر ہے, تو آپ نے فرمایا کہ راست گوئی پر آج تک میں نے کبھی کوئی جھوٹ نہیں بولا. پر تب آپ حج پر تشریف لے جا رہے تھے, خدام کی بڑی جماعت آپ کے ساتھ تھی, تو آپ نے ایک بستی میں قیام فرمایا اور کہا کہ اس بستی میں جو سب سے زیادہ نادار اور مفلوک الحال گھر ہے اسے ڈھونڈا جائے. تو اس بستی میں ایک غریب جھوپڑے, ایک جھوپڑے میں ایک بوڑھا اپنی بیوی کے ساتھ رہتا تھا. آپ نے وہاں پر قیام کی اجازت فرمائی, وہاں پر قیام کیا تو دیکھا کہ جب روسوں کو پتہ چلا کہ سیدنا غوث پاک نے اس گھر میں قیام فرمایا ہے, تو سونے چاندی اور بے شمار تحائف لے کر آپ کی خدمت میں حاضر ہوئے. جب وہاں سے تشریف لے گئے تو سارے تحائف ان بوڑھے بڑھیا کو دیتے چلے گئے اور آگے مطلب کہ اپنے سفر پر جو تھے وہ روانہ ہو گئے. پھر دیکھا کہ کچھ دن بعد لوگوں نے دیکھا, ایک سال بعد جب اس علاقے میں تو گئے, وہ غریب جوڑا انتہائی امیر اس بستی کا سب سے امیر جوڑا بن گیا, اور بوڑھا کہتا پھرتا تھا کہ سیدنا غوث اعظم کے قدموں کی برکت ہے, آپ کسی سائل کو خالی ہاتھ نہ جانے دیتے, اگر کچھ بھی نہ ہوتا تو آپ پیرانِ مبارک اتار کر اس ساحل کو دے دیتے. جب آپ حصول علم حاصل کرنے بغداد گئے تو آپ کے پاس چند اشرفیاں تھیں جو آپ نے درویشوں میں تقسیم کر دی, خود فاقر کشی میں مبتلا ہو گئے. ایک شخص آپ کو ملا حصول علم حاصل کرنے کے لیے جب بغداد گئے تو ایک شخص آپ کو ملا کہ سونے کا سکہ ہے جو آپ کی والدہ محترمہ نے آپ کو بھیجا ہے, تو آپ نے وہ درویشوں, یتیموں, مساکینوں میں تقسیم کر دیا, یہ آپ کا ایثار تھا. تو ہماری اللہ تعالیٰ سے یہی دعا ہے کہ سیدنا غوث پاک کے اخلاق, کردار, ان کی تعلیمات پر عمل کرنے کی ہمیں توفیق عطا فرما. صحیح, بہت بہت خوبصورت انداز میں یہ سلسلہ جاری ہے. ہمارے پاس وقت کتنا بچا ہے, اگر وقت ہے تو دل تو چاہ رہا ہے کہ ہم اس سلسلے کو آگے بڑھائیں, سلسلے کو آگے بڑھائیں, اس لیے کہ جس طرح سے ہم ولایت کے حوالے سے بات کر رہے ہیں اور ولایت کا سلسلہ جس طرح سے جاری ہوا, اور ہم دیکھ رہے ہیں کہ آپ کی طرف سے جس طرح سے ولیوں کو نوازا گیا اور جس طرح سے نوازا جا رہا ہے اور نوازا جاتا رہے گا, میں چاہوں گی کہ تھوڑا سا اس حوالے سے بھی آپ کے مقام کی تھوڑی سی وضاحت ہو جائے. دیکھیے سیرش, اللہ رب العزت نے نبی کریم علیہ الصلوۃ والسلام کے فرائض نبوت کو قرآن مجید میں کئی جگہ بیان فرمایا. وہ چار فرائض نبوت بہت معروف ہیں کہ یتلو علیکم آیاتنا ویزکیکم ویعلمکم الکتاب والحکمہ. اب کسی نے تو یتلو علیکم آیاتنا کا فیض لیا وہ قاری بنا, کسی نے یزکیکم کا فیض لیا اور وہ ولی بنا, کسی نے یعلمکم الکتابہ کا فیض لیا تو وہ عالم بنا, کسی نے حکمت اور دانائی کا فیض لیا وہ مفکر بنا. شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ میں یہ چاروں فیض نظر آتے ہیں. آپ نے قرآن پر عبور حاصل کیا, حدیث پر, صرف و نحو پر, ہر چیز پر عبور حاصل کرنے کے بعد آپ جب مقام ولایت کی اس تخت پر مسند نشین ہو جاتے ہیں تو آپ دیکھیں تو آج بھی روحانی نظام کے وہ ایسے بادشاہ ہیں کہ کوئی کسی بھی جگہ سے, دنیا کے کسی کونے سے بھی شیخ عبد القادر جیلانی کو پکارتا ہے تو آج بھی مدد پہنچتی ہے, اور بے شمار لوگوں نے اس پر اپنے تجربات بتائے. تو وہ شخص جو اللہ اور اللہ کے محبوب کی محبت میں فنا ہو جاتا ہے, یہ تو اللہ کا وعدہ ہے کہ تم مجھے یاد رکھو میں تمہیں یاد رکھوں گا, تو وہ یاد رکھنا اللہ کا کیا ہے کہ ظاہری وجود سے تو وہ دنیا سے چلے جاتے ہیں مگر ان کی حیات باقی رہتی ہے, ان کا ذکر باقی رہتا ہے. اور روحانی نظام تو ایسا ہے کہ جس میں بظاہر آپ کو نظر نہیں آ رہی وہ چیزیں, لیکن ایک مدد اور ایک روحانی دلوں پر دسترس جو آپ کو ظاہراً اس دور میں حاصل تھی کہ آپ چلتے ہیں گزرتے ہیں تو آپ اگر لوگ کھڑے نہیں ہوتے تو خادم سوچتا ہے کہ آج لوگ کھڑے نہیں ہوئے, تو اسی لمحے آپ توجہ سے دیکھتے ہیں تو سارا مجمع کھڑا ہو جاتا ہے. تو آپ فرماتے ہیں کہ اللہ نے ہمارے دلوں پر ہمیں حکمرانی عطا فرمائی ہے, تو وہ دلوں پر حکمرانی جو اس وقت ظاہر میں آپ کو عطا ہوئی تھی آج بھی آپ کے پاس ہے, کیونکہ کسی بھی جگہ پر کوئی ولی ولی بنتا ہے تو حضور غوث العظم کی اس اجازت سے, آپ کی مہر سے, آپ کے دستخطوں سے. تو ولایت اتنا بڑا درجہ ہے کہ جسے ایک ولی کو عام انسانوں پر, عام مسلمانوں پر ایک فوقیت اور فضیلت حاصل ہو جاتی ہے. تو یہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ تاجدار ولایت ہیں آپ ماشاءاللہ, بے شک, اور اللہ تبارک و تعالیٰ نے آپ کے اوپر اس قدر اپنی عنایات رکھی, تو کیوں نہ ہو سیرش. آپ دیکھیں تو آپ کا بیٹا فوت ہو جاتا ہے اور اس دن بھی آپ اپنے ممبر پاک پر موجود درس و تدریس کا کام کریں, یہ وہ درجہ ہے جو کسی عام شخص کو حاصل نہ ہوا. یہ بڑی بات ہے, جب چوٹ لگتی ہے تو اس وقت انسان اکثر اپنے قابو سے باہر ہو جاتا ہے, لیکن نہیں, آپ اس وقت بھی اپنے نفس کو اپنے قابو میں رکھے ہوئے اور کس طرح سے آپ کا مال مہارت سے لوگوں میں موجود ہیں, یقیناً یہ بہت بہت بڑی بات ہے اور اللہ تبارک و تعالیٰ کا احسان ہوتا ہے. آپ کی طرف ہوں گے, آپ کا کچھ کہنا چاہیں گے؟ جیسے انہوں نے بتایا نا کہ سیدنا غوث پاک کے عشق کی انتہا اور عبادت کی انتہا بھی امتیاز نے بتائی, تو سیدنا غوث پاک فرماتے ہیں کہ میرا مرید مشرق میں ہو یا مغرب میں, میں اس کی مدد کرتا ہوں اور ہر فتنے اور برائی سے اس کی حفاظت کرتا ہوں, اور حشر کے دن میں اپنے مرید کی مطلب اللہ تعالیٰ کے حضور شفاعت کی مطلب کہ دعا کروں گا, اور کہتے ہیں میرا مرید جو ہے کبھی پریشان نہیں ہوگا اور دوزخ میں نہیں ڈالا جائے گا. تو یہ اپنے مریدوں سے بھی کتنی عشق اور محبت کی جو انتہا ہے, اور تمام اولیاء اللہ نے باطنی فیض اور روحانی برکات جو ہے اب سے حاصل کی, اور سلسلہ قادریہ سے ہزاروں لوگ فیض یاب ہوئے اور قیامت تک فیض یاب ہوتے رہیں گے. تھوڑا سا سلسلہ قادریہ کے حوالے سے میں چاہوں گی آپ گفتگو, کیونکہ وائنڈ اپ کی طرف جا رہے ہیں ناظرین. سلسلہ قادریہ یقیناً آپ کے ہمارے لیے کوئی, ہم عام طور پہ اس لفظ کو استعمال کر رہے ہوتے ہیں لیکن یہ بیسکلی ہے کیا, یہ سلسلہ کیا ہے؟ میں چاہوں گی آپ تھوڑا سا اس پہ روشنی ڈالیں. دیکھیے ہمارے روحانی, جیسے آپ فقہ میں لیتے ہیں تو چار ائمہ کرام سے ہم فیض لیتے ہیں, اسی طرح سے روحانی سلاسل میں چار سلاسل ہیں, سلسلہ قادریہ, سوروردیہ, چشتیہ اور نقشبندیہ. تو باقی سب جتنی وہ پائی جاتی ہیں وہ ان کی برانچز پائی جاتی ہیں. تو سلسلہ قادریہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کے نام میں مبارک سے ہی موسوم بھی ہے, اور اس کے بانی بھی آپ ہیں, اور سلسلہ قادریہ کو سب پر فضیلت بھی حاصل ہے شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی ہی وجہ سے. تو باقی سارے سلاسل جو ہیں وہ آپ سے فیض پا رہے ہیں, بے شک. اور بہت خوبصورت انداز میں ناظرین آپ نے دیکھا کہ آج ہماری بہت سارے سوالات کے جوابات ہمیں مل گئے, اس لیے کہ بہت ساری چیزیں جو انسان کے اندر پنپ رہی ہوتی ہیں لیکن جب ان کے جوابات نہیں مل رہے ہوتے مناسب اور مدلل تو پھر انسان پریشان ہو رہا ہوتا ہے. تو آج ہم نے کوشش کی کہ وہ سوالات جو آپ کے اور ہمارے اذہان میں موجود ہیں ان کے جوابات آپ تک پہنچائے جائیں. اپنے مہمانوں کا شکریہ ادا کروں گی, لیکن حوریہ ہمارے ساتھ ابھی یہاں موجود ہیں, ہم بھی یہاں موجود ہیں اس لیے کہ جب تک منقبت کا سلسلہ نہیں ہوگا پروگرام کا اختتام نہیں ہوگا. لیکن پروگرام کے اختتام تک جاتے ہوئے صرف اتنا کہوں گی کہ جس طرح سے غوث اعظم دستگیر شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ نے اپنی زندگی اپنے کردار سے ثابت کیا, اور جس طرح سے آپ نے اتباع رسول صلی اللہ علیہ وآلہ وسلم میں اپنی زندگی گزاری, جس طرح سے اطاعت اللہ نے آپ نے اپنے آپ کو غرق رکھا, اور جس طرح سے آپ نے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی سیرت مبارکہ سے ملنے والے اصحاب کے ملنے والے زندگیوں کے سبق سے, یعنی خدمت خلق کی اور لوگوں کے ساتھ انسانوں کے ساتھ اپنا ربط جوڑا, خدا را آپ اور ہم بھی इसी जानिब चलें, इसलिए कि आज वक्त की ज़रूरत है कि हमें सबको मिलकर साथ चलना है और जहाँ जहाँ आलम इस्लाम पर तकलीफ़ है, मुश्किल है, हम सबको मिलकर एक दूसरे की मदद करनी है। इंसानियत में जहाँ कहीं कोई मदद का तालिब है फ़ौरन पहुँचिए और बग़ैर किसी रंगो नस्ल के उसकी मदद कीजिए। यही आपका और हमारा तरीका होना चाहिए क्योंकि यही हमारे बड़ों ने हमें तरबियत भी दी है। अपनी मेज़बान सहरिश शेख को दीजिएगा इजाज़त, बशर्ते ज़िंदगी होगी दोबारा मुलाकात, लेकिन इख्तिताम होगा हुरिया फ़हीम की आवाज़ पर। बंदा कादिर का भी कादिर भी है अब्दुल कादिर, बंदा कादिर का भी कादिर भी है अब्दुल कादिर, सिर्रे बातिन भी है ज़ाहिर भी है अब्दुल कादिर, सिर्रे बातिन भी है ज़ाहिर भी है अब्दुल कादिर। ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, पीरे पीरा जीलानी, मीरे मीरा, मुफ्ती शरा भी गए काजी मिल्लत भी गए, मिल्लत भी है इल्मे असरार से माहिर भी है अब्दुल कादिर, इल्मे असरार से माहिर भी है अब्दुल कादिर, सिर्रे बातिन भी है ज़ाहिर भी है अब्दुल कादिर। ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म, रश्के बुलबुल गए रज़ा लाला सदाब भी है, रश्के बुलबुल गए रज़ा लाला सदाब भी है, आपका वासिफ़ ज़ाकिर भी है अब्दुल कादिर, आपका वासिफ़ ज़ाकिर भी है अब्दुल कादिर, आपका वासिफ़ ज़ाकिर भी है अब्दुल कादिर। ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, पीरे पीरा जीलानी, मीरे मीरा, बंदा कादिर का भी कादिर भी है अब्दुल कादिर, बंदा कादिर का भी कादिर भी है अब्दुल कादिर, सिर्रे बातिन भी है ज़ाहिर भी है अब्दुल कादिर, सिर्रे बातिन भी है ज़ाहिर भी है अब्दुल कादिर। ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, ग़ौसे आज़म जीलानी, पीर